नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहरुसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत एकैसाथ प्रसारण भइरहेको दिउँसो 2 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म अनिता अर्याल। समाचार सुरु गरौँ मुख्य खबरका शीर्षकबाट। जलवायु परिवर्तनको असर कम गर्न अन्तर्राष्ट्रिय स्तरमा लबिङ गर्ने गृहमन्त्री वामदेव गौतमको भनाई। वातावरण संरक्षणमा सक्रिय भूमिका खेल्ने विभिन्न व्यक्तित्व पुरस्कृत। नेकपा एमालेका महाधिवेशन प्रतिनिधिहरूको निर्वाचन एक सातापछि धकेलियो। प्राविधिक र व्यवस्थापकीय तयारी नपुगेका कारण सारिएको महासचिव ईश्वर पोखरेलको भनाई। सिरियाका राष्ट्रपति बसर अल असद तेस्रो कार्यकालका लागि पनि राष्ट्रपतिमा निर्वाचित। चीनमा सन् 1989 भएको तियानमेन दमनको आज 25 वर्ष पूरा। र ब्राजिल विश्वकपको अभ्यास खेलमा ट्रिनिदाद एन्ड टोबागो पराजित। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। अब समाचार विस्तारमा। गृहमन्त्री वामदेव गौतमले जलवायु परिवर्तनको असर कम गर्नका लागि प्रदूषण रोक्न अन्तर्राष्ट्रिय स्तरमा लबिङ गर्ने बताउनु भएको छ। जलवायु परिवर्तनमा नेपालको भूमिका न्यून रहे पनि त्यसको असर यहाँको हिमालमा परेकाले समस्या सुरु भइसकेको भन्दै उहाँले प्रदूषण कम गर्नका लागि पहल गर्ने बताउनु भएको छ। विश्व वातावरण दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा गृहमन्त्री गौतमले सरकारले संविधान निर्माण सँगसँगै वातावरण संरक्षणमा पनि आफ्नो भूमिका सबल बनाउने बताउनु भएको छ। कार्यक्रममा मुख्य सचिव लीलामणि पौडेलले जलवायु परिवर्तनबाट प्रभावित मुलुकले विश्वका विकसित मुलुकसँग क्षतिपूर्ति पाउने अधिकार रहेको भन्दै नेपालले पनि त्यसका लागि पहल गर्नुपर्नेमा जोड दिनुभएको छ। हिमाल अरबौँ मानिसको पानीको स्रोत भए पनि जलवायु परिवर्तनका कारण त्यो स्रोत सकिने खतरा बढेको भन्दै बेलैमा त्यसप्रति सचेत हुनुपर्ने बताउनुभयो। कार्यक्रममा वातावरण संरक्षणमा सक्रिय भूमिका खेलेको भन्दै विभिन्न व्यक्तित्वलाई पुरस्कृत गरिएको छ। 1,00,000 रुपियाँको वातावरण महिला पुरस्कार कृतिपुरकी शान्ति चौधरीलाई प्रदान गरिएको छ। यस्तै मुख्य सचिव पौडेललाई बागमती नदी सरसफाई अभियानमा सक्रियतापूर्वक लागेकोमा नगद 75,000 रुपियाँ प्रदान गरिएको छ। उहाँले आफूले पाएको नगद रिजर्भ कन्जर्भेसन ट्रस्टलाई प्रदान गर्नुभएको छ। वातावरण संरक्षण गरे बापत 13 थुमको सामुदायिक वन उपभोक्ता महासङ्घलाई 75,000 रुपियाँ र वातावरणलाई हानि नपुर्याएको भन्दै उद्योगतर्फ एसियन पेन्ट्सलाई 25,000 तथा 25,000 राशिको वातावरण पत्रकारिता पुरस्कार कान्तिपुरका माधव अर्याल र नागरिकका सुबोध गौतमलाई प्रदान गरिएको छ। 3 दिने राष्ट्रिय जनसङ्ख्या सम्मेलन आजदेखि सुरु भएको छ। विकास योजनाका लागि जनसङ्ख्याको संसार भन्ने नाराका साथ नेपालमा पहिलो राष्ट्रिय जनसङ्ख्या सम्मेलन आयोजना गरिएको हो। जनसङ्ख्या र दिगो विकासका विविध पक्षहरूमा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका विकास साझेदारहरूका बीचमा राज्यका विकास सम्बन्धी प्राथमिकतामा छलफल गर्ने र अन्तर्राष्ट्रिय सम्मेलन 1994 र सहस्राब्दी विकास लक्ष्य 2000 को कार्यनीतिका आधारमा साझा अवधारणा बनाउने सम्मेलनको लक्ष्य रहेको आयोजकले जनाएको छ। सम्मेलनमा जनसङ्ख्या र विकास सम्बन्धी 15 वटा विषयगत क्षेत्रका 108 कार्यपत्र छनौट गरी 72 वटा कार्यपत्र प्रस्तुत हुने र 36 वटालाई पोस्टरका रूपमा प्रस्तुत गरिने जनाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग लगायतका संस्थाको आयोजनामा सो सम्मेलन भएको हो। जे 30 गतेका लागि निर्धारित नेकपा एमालेको महाधिवेशन प्रतिनिधिहरूको निर्वाचन एक साता पछाडि धकेलिएको छ। कतिपय प्राविधिक र प्रशासकीय तयारी नपुगेका कारण एक साता पर सारिएको महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभएको छ। परिवर्तित तालिका अनुसार असार 7 गते देशभरका सबै जिल्ला कमिटी, जनवर्गीय संगठन लगायत सबै निकायमा महाधिवेशन प्रतिनिधिको निर्वाचन हुनेछ। असार 8 गते उपचुनाव हुने काठमाडौँ, चितवन, बर्दिया र कैलाली बाहेकका सबै ठाउँमा एकै दिन असार 7 गते प्रतिनिधि छनौट गर्नुपर्नेछ। कुन जनवर्गीय संगठनले कति प्रतिनिधि पठाउन पाउने भन्ने तय हुँदै गरेको पनि महासचिव पोखरेलले बताउनु भएको छ। कति सदस्य बराबर एक प्रतिनिधि भन्ने टुङ्गो लगाउन भने बाँकी रहेको उहाँले बताउनु भयो। देशभर र प्रवासका समेत गरी पार्टी सदस्यको अन्तिम नामावली र संख्या आएपछि अनुपात छुट्याउने संगठन विभागले जनाएको छ। अहिलेसम्म 2,50,000 संगठित सदस्यको अभिलेख तैयार भइसकेको छ। अरू 4-5 जिल्लाको समेत आएपछि सदस्य संख्या करिब 2,60,000 हजार पुग्ने अनुमान गरिएको एमाले संगठन विभागका सचिव ज्ञान बहादुर भुजेलले बताउनु भएको छ। कम्तीमा 300 सदस्य बराबर एक प्रतिनिधिको व्यवस्था हुने सम्भावना रहेको स्रोतले जनाएको छ। यसो गर्दा कतिपय साना र थोरै सदस्य भएका जिल्लामा मर्का पर्ने भएकाले उनीहरूका हकमा विशेष व्यवस्था गर्ने बारे छलफल भइरहेको पनि बताइएको छ। संविधान सभाको आजको बैठकमा पनि तत्कालीन राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड समितिको प्रारम्भिक मस्यौदामा भएको सहमति र असहमतिको निर्केउल सम्बन्धी प्रतिवेदन 2071 सभासदहरूले बोल्ने क्रम जारी रहेको छ। प्रतिवेदनमा आफ्नो धारणा राख्नका लागि करिब 400 सभासदले नामावली टिपाएका छन् भने अहिलेसम्म 170 जना जतिले मात्रै आफ्नो धारणा राखेका छन्। बाँकी सदस्यहरूले आज पनि आफ्नो धारणा राख्दैछन्। संविधान अभिलेख अध्ययन तथा निर्केउल समितिले प्रस्तुत गरेको प्रतिवेदन एवं सोसँग सम्बन्धित पूरक प्रतिवेदनमाथि एकीकृत रूपमा बैठकमा सभासदहरूले बोल्ने क्रम अघिल्लो बिहिबारदेखि सुरु भएको हो। चिडियाखानामा अब रेड पान्डा पनि अवलोकन गर्न पाइने भएको छ। करिब एक वर्ष अघि रामेछापबाट उद्धार गरेर ल्याइएको रेड पाण्डालाई आजदेखि अवलोकन गर्न मिल्ने गरी खोरमा राखिएको छ। विशेष हेरचाह र सुविधासहितको खोर बनाउने काम सकिएपछि वातावरण दिवसको अवसर पारेर रेड पाण्डा सार्वजनिक गरिएको चिडियाखानाकी प्रमुख सरिता ग्यावालीले जानकारी दिनुभएको छ। रेड पाण्डा दुर्लभ र लज्जालु स्वभावको जनावर हो। चिडियाखानामा साना स्तनधारी जनावरको पनि खोर सुधार गरिएको छ। चरीबाघ, निर, बिरालो, दुम्सी लगायतका जनावरको लागि प्राकृतिक वातावरण सुहाउँदो खोर बनाएको उहाँले बताउनुभयो। ती जनावरलाई हिजोदेखि नयाँ खोरमा राखिएको छ। ललितपुर जावला खेलमा रहेको चिडियाखानामा 114 प्रजातिका झन्डै 800 जनावर र पन्छी राखिएका छन्। परीक्षा नियन्त्रण कार्यालय सानु थिमीले यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल आगामी असारको पहिलो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णु बहादुर दावेरका अनुसार असारको पहिलो हप्ताभित्रमा परीक्षाफल प्रकाशन गर्ने गरी परीक्षा नियन्त्रण कार्यालयले काम तीव्र रूपमा अगाडि बढाइरहेको छ। यस वर्षको एसएलसी परीक्षामा जम्मा 5,66,085 जना परीक्षार्थी सहभागी भएकामा नियमिततर्फ 4,19,352 जना र एक्जामटेडतर्फ 1,46,733 जना सहभागी भएका थिए। परीक्षालाई मर्यादित तथा व्यवस्थित बनाउन यस वर्ष कार्यालयले 35 बुँदे आचार संहिता समेत जारी गरेको थियो। शहरी विकास मन्त्रालयले मकवानपुरको हेटौँडा नगरपालिकालाई सबैभन्दा सफा सहर घोषणा गरेको छ। नेपाल वातावरण दिवस 2071 अवसरमा खुल्ला दिशामुक्त घोषणा भइसकेका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका मध्ये हेटौँडाले पहिलो स्थान प्राप्त गरेको हो। फोहोर मैला व्यवस्थापन, पूर्वाधार विकास तथा हानिकारक फोहोर व्यवस्थापन, योजना र बजेट, खानेपानी तथा ढल व्यवस्थापन, प्रदूषण नियन्त्रण, हरियाली प्रवर्धन र सौन्दर्यमा वृद्धि गरी 5 आधारमा सफा सहर घोषणा गरिएको हो। यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः सुनसरी जिल्लाको धरान नगरपालिका र भक्तपुर नगरपालिकाले हात पारेका छन्। विजयी नगरपालिका मध्ये पहिलो हुनेले 5,00,000 रुपियाँ प्राप्त गरेको छ। त्यस्तै दोस्रो र तेस्रो हुनेले 3 र 2 लाख प्राप्त गरेका छन्। विजयी नगरपालिकालाई ललितपुरमा एक कार्यक्रमको आयोजना गरी सरकारका मुख्य सचिव लीलामणि पौडेलले पुरस्कार हस्तान्तरण गर्नुभएको हो। अब पालो अर्पण जनआवाजको। अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, भरतपुर विमानस्थल वरपरका स्थानीयको माग सम्बोधनमा उत्तम विकल्प के हुन सक्ला? ए, विमानस्थल स्थानान्तरण गर्नुपर्छ। बी, क्षतिपूर्ति दिएर वरपरका घर हटाउनुपर्छ। र सी, अहिलेकै अवस्था हुनुपर्छ। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। अब पालो ट्राफिक खबरको। यति बेला नानगढ हेटौँडा बिरगञ्ज सडक खण्ड खुल्ला छन्। त्यसै गरी नानगढ मुगलिन, मुगलिन नौबिसे काठमाडौँ सडक खण्ड, मुगलिन दमौली पोखरा सडक खण्ड र नानगढ फरासी बुटवल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन फोन नम्बर 0556630063 मोबाइल नम्बर 9855061743 अब मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको आजको अधिकतम तापक्रम 43 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियससम्म रहन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहानैदेखि दिनभर घाम लाग्न सक्ने महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतीबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब विदेशका खबर। सिरियाका राष्ट्रपति बसर अल असद तेस्रो कार्यकालका लागि पनि राष्ट्रपति पदमा निर्वाचित भएका छन्। उनले 88.7% मत प्राप्त गरी पुनः निर्वाचित भएका हुन्। असदका प्रतिद्वन्दी असाद मेहर हजालले जम्मा 3.2% तथा हसिन अल नुरीले 4.3% मात्रै मत प्राप्त गरेका छन्। विद्रोहीको नियन्त्रणमा रहेका सिरियाका उत्तर र पूर्वी भागमा भने मतदान हुन सकेन। सरकारको नियन्त्रणमा रहेका क्षेत्रहरूमा मात्रै मतदान भएको हो। 3 वर्ष लामो सङ्घर्षमा 10,000 ज्यान गुमाएका छन् भने लाखौं विस्थापित बनेका छन्। चीनमा सन् 1989 भएको तियानमेन दमनको 25 वर्ष पुरा भएको छ। 25 वर्ष अघि तियानमेन चोकमा लोकतान्त्रिक सुधारको माग गर्दै उपस्थित लाखौँ प्रदर्शनकारीमाथि चिनिया प्रशासनले दमन गरेको थियो। तियानमेन चोकमा भएको सोनर संहारमा लोकतन्त्र पक्षधर सयौं नागरिक मारिएका थिए। सरकारले अहिले पनि सो घटनालाई मान्यता नदिई त्यसको पक्षमा बोलीलाई कारवाही गर्ने गरेको मानवाधिकार कर्मीले बताएका छन्। लोकतान्त्रिक आन्दोलनका क्रममा भएको दमनको स्मरणमा हिजो हजारौँ चिनिया नागरिक तियानमेन चोकमा भेला हुने प्रयास गरे पनि प्रशासनले भने रोक लगाएको छ। सो चोकमा प्रदर्शन तथा झडप हुन सक्ने आशंकामा प्रहरीले हिजोदेखि नै सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाएको छ। र अन्त्यमा खेल समाचार। ब्राजिल विश्वकपको अभ्यास खेलमा अर्जेन्टिनाले त्रिनिदाद एन्ड टोबागोलाई पराजित गरेको छ। गैराती भएको खेलमा अर्जेन्टिनाले त्रिनिदाद एन्ड टोबागोमाथि 3-0 जित निकालेको हो। रोड्रिगो प्यासियोले पहिलो हाफको अन्त्यमा अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए। गोन्जालो हिगुइन 15 मिनटमै घाइते भएपछि उनी मैदान प्रवेश गरेका हुन्। यसअघि 45 मिनटमा लियोन मेस्सीले एकै बल अघि बढाएर दिएको पासमा किपर विट भए पनि गोल गर्न भने चुकेका थिए। 51 मिनटमा मिडफिल्डर जाभियर मासेरानोले अग्रता दोब्बर पारे। मेस्सीको फ्रिकिक पोस्टमा लागेर फर्किएको बलमा उनले गोल गरेका हुन्। हवस् त, दिउँसो 2 बजेको अर्पण समाचार सकियो। अनिता अर्याल बिदा भए, नमस्कार। यस अर्पण समाचारको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर